हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै आफ्नै साथी दिवस मगर। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र इन्टरनेट अनलाइनबाट चाहिँ www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजीसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण समर्पणमा हामी आज आधुनिक गीतहरू बजाएर तपाईँहरूलाई मनोरञ्जन दिने नै छौँ। त्यसको लागि तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसको लागि हामीले 2 वटा टेलिफोन नम्बर खुल्ला छ, 055-63-332 र 055-63-333 को बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ। र कार्यक्रममा आएर तपाईँ आफन्तजन घरबाट लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रममा आज हामी आधुनिक गीत बजाएर तपाईँहरूलाई भरपूर मञ्चन दिने तत्क्रममा जुटिरहेका छौँ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। हेलो हजुर नमस्ते बाबा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म पदमपुरबाट बिन्दास लामा। पदमपुरबाट बिन्दास लामा। हजुर बिन्दास जी सुनाउनुहोस् नयाँ नौलो खबर। गर्मी छ। हजुर हिजो चाहिँ शीतल थियो होला नि बिन्दास जी? हिजो एकदम शीतल थियो, आज गर्मी छ। आज चाहिँ गर्मी छ। हजुर हुन्छ। अब कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? हजुर सर्वप्रथम हजुरको लागि धन्यवाद। अनि मेरो मैले जाने भाइ प्रेमको लागि, अनि अशोक प्रजल कुमार, अनि बहिनी राममाया सरिता फुमाया, तर मेरो घर परिवारको लागि विनाश वीरेन्द्र यहाँ रमेश भान्जाको लागि, र मलाई बिन्दास लामा सम्पूर्णको लागि दादा। हुन्छ बिन्दासजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला। अहिले भने छुट्टिन्छु, नमस्कार। हस्त नमस्कार। यति बेला हुनुहुन्थ्यो पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आज हामी आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिनेछौँ र तपाईँ यस गीत मार्फत साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ भनेर इसारा पाइरहेको छु। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। हेलो हेलो हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ? मैले तपाईँको आवाजलाई चाहिँ अलिकति बुझ्न सकिरहेको छैन। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट निरा मुक्तान। निराजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? सब ठिक छ। अनि हजुरको? हाम्रो पनि सबै ठिक छ भन्नु पर्यो। अनि खाजा खानुभयो? खाजा खाइसक्यो। अनि हजुरले खानुभयो? हाम्रो पनि भयो भन्नु पर्यो। अनि आज कार्यक्रममा हामी आधुनिक गीतहरूलाई चाहिँ स्थान दिने गर्दछौँ र तपाईँ आधुनिक त्यो आधुनिक हामीले बजाउने आधुनिक गीतमा चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ? सर्वप्रथम तपाईँलाई धन्यवाद। अनि विष्णु दादालाई, अनि राज दादालाई पनि सम्झिन चाहन्छु, अनि हाम्रो साथीहरू निर्मला अधिकारी, अनि सलिनालाई, अनि अस्मिता, अनि रचना राशिका बस्नेत, अनि श्रीशाली दिपेन्द्रजीको लागि, अनि उहाँ चाहिँ आज धादिङ जाँदै हुनुहुन्छ, अनि शुभयात्रा भन्न चाहन्छु। हाम्रो पनि शुभयात्रा छ भनेर भनिदिनु है दिपेन्द्रजीलाई। हुन्छ, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो भण्डाराबाट निरा मुक्तान आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो हजुर नमस्कार। हजुर नमस्कार। आज चाहिँ टेलिफोन सम्पर्कमा चाहिँ साथीहरू आउनु त भएको छ तर पनि कुरा गर्न चाहिँ पाएको छैन। टेलिफोन सम्पर्कमा अलिकति थोरै गडबडीको कारणले होला सायद मैले कुरा गर्न पाएको छैन। र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसको लागि 2 वटा टेलिफोन नम्बर खुल्ला छ, 055-63-332, 055-63-333। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो आज चाहिँ किन हो, किनकि टेलिफोन सम्पर्कमा चाहिँ गडबडी देखाइरहेको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्नो आफन्तजन घर पुऱ्याए लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ कार्यक्रम मार्फत आएर हामीले बजाउने आधुनिक गीत मार्फत। आज हामी कार्यक्रममा चाहिँ आधुनिक गीतहरूलाई स्थान दिने गर्दछु। आज यो बुधबारी व्यवसायमा आधुनिक गीतहरूलाई स्थान दिएर तपाईँहरूलाई भरपूर मञ्चन दिने तत्क्रममा जुटिरहेको छु। तपाईँ पनि कार्यक्रम अर्पण समर्पण सँगै हुनुहुन्छ भनेर यो आशा अनि विश्वास राखेको छु। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भने विचार पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार, आज साथीसँग चाहिँ मैले अलिक कुरा गर्न पाएको छैन, अलिक मलाई पनि नरमाइलो लागेको छ, सायद टेलिफोनको गडबडीको कारणले होला कुरा गर्न पाएको छैन, मलाई पनि नरमाइलो लागेको छ साथीहरूसँग। साथीहरू चाहिँ धेरै आउनुभएको छ तर पनि साथीहरूसँग चाहिँ आजको बसाइमा चाहिँ कुरा गर्न पाएको छैन, मलाई पनि नरमाइलो लागेको छ। अब पनि एउटा मिठो आधुनिक गीत सुन्नुपर्ने हुन्छ, शिव परियारको सुमधुर आवाजमा सजिएको तिम्रै निम्ति मखमली चोली आउँला अब तपाईँको लागि। रेडियो अर्पण 104.5 MHz प्रसूति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाँडी। फोन नम्बर 056-5630-141। स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरि घरि। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरि घरि। हामी कहाँ सरकारी विद्यालय, बोर्डिङ स्कुल तथा क्याम्पसका पाठ्य पुस्तकहरू, धार्मिक किताब, अफिसका लागि आवश्यक पर्ने स्टेसनरी सामानहरू, खेलकुदका सामग्रीहरू पाइनुका साथै एनसेलको सिम कार्ड, एनटिसी एनसेल र युटिएलको रिचार्ज कार्डहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। सम्पर्क न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, रत्नगर 1 सौराहा चोक, चितवन। फोन 0556625519, मोबाइल 95। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध, घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ। भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन। माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनु पर्ने सुविधाबाट वञ्चित हुनु पर्नेछ। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, फोन 0556563271। कान्छु, तिमी मलाई माया त गर्छौ नि हैन? त्यो पनि सोध्ने कुरा हो र? त्यसो भए बिहे गरौ न त। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। यो एकैछिनको विश्रामपछिको समयमा फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि कार्यक्रम अर्पण समर्पणमा हुनुहुन्छ। कार्यक्रम अर्पण समर्पणमा तपाईँ पनि आउन सक्नुहुन्छ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला छ, 0556563332 र 0556563333। कार्यक्रममा तपाईँ आफन्तजन, घरबाट लगेर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। र कार्यक्रम मार्फत हामीले आधुनिक गीतहरू बजाउने गर्छौँ। आजको यो बुधबारी व्यवसायमा आधुनिक गीतहरू बजाउने गर्छौँ, तपाईँहरूलाई भरपुर मजा दिने कोसिस गरिरहेको छु। र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, हजुर नमस्कार, हजुर नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? रत्ननगर 8 देखि के भन्नुभयो रे? म्यागजिन बहादुर कार्की, हजुर म्यागजिन जी सुनाउनुहोस् नयाँ नौलो खबर के छ हजुर? अब निकै गर्मी छ, चितवनको गर्मी अब सहन नसक्ने, त्यस्तै त हो नि। अहिले हल्का फुल्का हावा चल्दैछ सर, अब बसीको साइ नै छ अहिलेसम्म। म्यागजिन जी तपाईँले खाजा खानुभयो? हजुर एकदम सर, खाजा खाइयो। अनि हजुरले खानुभयो कि भएन? हाम्रो पनि खाजा भइसक्यो। हजुर हजुर, अनि के छ नयाँ नौलो हजुरको, अब सुनाउनुहोस् न त। हाम्रो के नयाँ नौलो भन्ने, तपाईँहरूलाई नयाँ आधुनिक गीतहरू बजाएर मनोरञ्जन दिने कार्यक्रमहरू बजाइरहने, त्यति मात्रै भन्नु पऱ्यो हाम्रो चाहिँ। ए हो, जे होस् अब चितवनमा चाहिँ गर्मीले गर्दा तपाईँहरूलाई कतिको प्रभाव पारेको छ, मलाई चाहिँ एकदम निकै नै पारेको छ सर है। हामीलाई पनि पारेको छ भन्नु पऱ्यो, तर के गर्ने, गर्मी सहनै पऱ्यो, चितवन छोडेर जाने कुरो भएन। भएन सर, यस्तै छ, अब आफ्नो जन्मभूमिले जस्तो दिन्छ त्यही सहनु पर्छ अरे क्या। त्यस्तै त हुन्छ सर, अब के गर्ने, अब छोडे चटक्क माया मारेर जान नसक्ने है। हजुर हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, त कसलाई सम्झिने? सर्वप्रथम त अब फोन उठाउने मेरो साथी, अब जोस, अब मित्रलाई चाहिँ धेरै धेरै धन्यवाद, किनभने फोन रिसिभ गरेर तपाईँसँग बोल्ने मौका दिनुभयो होइन। अनि दोस्रो कुरो चाहिँ मेरो एउटा चन्द्रबहादुर नेपाली, उहाँले चाहिँ मलाई फोन लगाइदिएर एकछिन तपाईँसँग बोल्ने, एकदम रमाइलो गर्ने वातावरण सिर्जना गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि विशेष गरेर अनि तपाईँलाई पनि, किनभने छोटो मिठो कुरा गर्न पाएँ तपाईँसँग होइन। अनि विशेष गरेर मेरो दिदी अनि मेरो साथी हेमराज बकुलरमै हुनुहुन्छ, अनि मलाई चिन्ने म्याकिन बहादुर कार्की भनेर चिन्ने सम्पूर्णको लागि यो अहिले बस्ने नयाँ गीत सुनाउन चाहन्छु सर, त्यति नै। हुन्छ म्यागजिन जी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमान्नुहोला, अहिले भने छुटिन्छु, नमस्कार। नमस्कार। यति बेला हुनुहुन्थ्यो रत्नगर आठबाट म्यागजिन कार्की आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। आज हामीले आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ र कार्यक्रममा बस्ने गीत मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। ताराजी सुनाउनुहोस्, तपाईँको नयाँ नौलो खबर के छ? अनि अर्पण समर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? अनि ताराजी खाजा खानुभयो? भर्खरै खानुभएको? हाम्रो पनि भइसक्यो। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? सर्वप्रथम त हजुरलाई धन्यवाद, अनि फोन उठाउनु हुने दादालाई, अनि त्यसपछि मेरो छोरी बेलु प्रजा, छोरा विवेक प्रजा, मेरो साथीहरू दिदी बहिनी दाजुभाइ सबैलाई सर्वप्रजा भनेर चिनी नचिनी सक्छु। हुन्छ ताराजी, अहिले भने छुट्टिन्छु, आउँदै गर्नुहोला, माया नमार्नुहोला, नमस्कार। यति बेला हुनुहुन्थ्यो भण्डाराबाट तारा पर्जा आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले बजाउने आधुनिक गीत मार्फत तपाईँ आफन्तजन घर परेर लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना स्वरूप सम्झिन सक्नुहुनेछ। त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भनेर विष्णुले मलाई इसारा गरिरहेको छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, आराम हुनुहुन्छ? आरामै छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? मेघनाथ न्यू पानी रनपाबाट। हजुर। अनि मेघनाथजी सुनाउनुहोस्, तपाईँको नयाँ नौलो खबर के छ? ठिकै छ, हिजो अस्ति अलिक गर्मी छ। अनि कस्तो भइरहेछ व्यापार व्यवसाय? हजुर हजुर, व्यापार व्यवसाय तपाईँ कस्तो भइरहेछ? व्यापार व्यवसाय भन्दा पनि अब हाम्रो खेती किसान अब किसानी मान्छे होइन? हजुर हजुर, पानी नपरेपछि त अब गइहाल्यो नि होइन? हजुर, अस्तिको पानीले अलिअलि हरियो भट्टाएको अरे। हजुर, त्यही पनि अब भनौँ न, अब फेरि पानी आउने आशामा छु अरे। अनि त्यो पानीले चाहिँ कतिको अपेक्षा गर्नुभएको छ नि किसान खेत किस उसमा खेतहरूबाट चाहिँ? अब भनौँ न, मकैहरू अब धानहरू छ नि, अब अस्तिको पानीले अलिअलि राहत मिलेको छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? हजुरलाई धन्यवाद। त्रिवेणी परिवार, मेरो घर परिवार, मेरो साथीहरू र मलाई मेघना हान्नु पर्ने भनेर चिनि नचिनि सम्पूर्णको लागि। हुन्छ मेघनाथजी, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला हुनुहुन्थ्यो रनापाबाट मेघनाथ न्युफान आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333। अब पनि कार्यक्रममा एउटा आधुनिक गीतलाई पृष्ठभूमिमा राख्नुपर्ने हुन्छ र सुनौ प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको यो गीत। समाए तिमीले छोड्यौ हात किन, मुटु साथ तिमीले गर्यौ घात किन, खाएको कसम तोड्नु थियो भने, लाएको माया भुल्नु थियो भने, माया गर्छु भनी रोनु किन, माया गर्छु भनी रोनु किन, बाट हान्यो छुरा बोल्न सम्म पाइन, हेर्दा हेर्दै पराई भयो रोक नै सकिन, पिठ्यु बाट हान्यो छुरा बोल्न सम्म पाइन, हेर्दा हेर्दै पराइ भयो रोक नै सकिन, एकहोर भयो मन आँसु थामिएन। जति प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको गीत तपाईँलाई हामी राख्यौँ। तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ 0555-63-332, 0555-63-333 कार्यक्रम अर्पण समर्पणमा हुनुहुन्छ तपाईँ र आफ्ना साथीभाइ इष्टमित्रहरूलाई तपाईँ सम्झिन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला छ 0555-63-333 र 0555-63-332 को बाटो हामीले खुला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? यस्तै छ भन्नु पर्यो। अनि सोनमजी तपाईँले खाजा खानु भयो? अघि नै भयो। अनि आजको हाम्रो सोनमजीको दिन चाहिँ कसरी बितिरहेछ नि? म त हाफ छुट्टीमा आएर पनि हाम्रो रेडियो अर्पण 104.5 MHz आउने कार्यक्रम अर्पण शुभ साँझ सुनेर साथ दिनुहुनु भन्नु भएको छ कि भनेर मलाई लागिरहेको के होइन दादा। हुन्छ, राम्रो तले पढ्नु होला। आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? फोन उठाउन दादाको लागि, हजुरको लागि धन्यवाद। मेरो हजुर बुवा बारजिलो हुनुहुन्छ, हजुर आमाको लागि, गम हुने प्रेम प्रजल सम्पूर्णलाई। हुन्छ सोनमजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, माया नमान्नु होला। अहिले भने छुटिन्छौँ, नमस्कार। नमस्कार दादा। यति बेला हुनुहुन्थ्यो कुराकबाट सोनम लामा, सोनाम मुक्तान आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परेर लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। आज यो बुधबारी बसाईमा हामी आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ र कार्यक्रममा आएर त्यो आधुनिक गीत मार्फत तपाईँ आफन्तजन घर परेर लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। तपाईँले सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो, रेडियो अर्पण 104.5 MHz र इन्टरनेट अनलाइनबाट पनि हामीलाई साथ दिइरहनु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु। www.radioarpan.gov.np मार्फत प्रत्यक्ष रूपमा हामीलाई साथ दिइरहनु भएको छ भन्ने विश्वास राखेको छु। अब कार्यक्रममा फेरि कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट के भन्नुभयो? निरा रुम्बा। निराजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? ठिकै छ। अनि खाजा खानुभयो निराजी? खाएको छैन। आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ निराजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला खुराकबाट निरा रुम्बा आउनु भएको थियो कार्यक्रममा। तपाईँसँगै कुराकानी गर्दा गर्दै, तपाईँसँगै तपाईँकै समर्पण लिँदा लिँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर विष्णुले इसारा गरिरहेको छ। भोलि फेरि अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। आज कार्यक्रममा आउनुभयो पदमपुरबाट बिन्दास लामा, भण्डाराबाट निरा मुक्तान, रनपा आठबाट म्यान्जिन बहादुर कार्की र भण्डाराबाट तारा पर्चा, रनपाबाट मेघनाथ न्युफाने, कुराकबाट सोनाम मुक्तान र अन्तिममा आउने हुने साथी कुराकबाटै आउनुभएको थियो निरा रुम्बा आउनुभएको थियो। कार्यक्रममा फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई धेरै धेरै धन्यवाद र हाम्रो कार्यक्रम अर्पण समर्पण